गरेको थियो। तर दुई पटक थपेको समयमा पनि सडक मर्मतको काम भने ठेकेदारको ढिलाइका कारण सकिएको छैन। सडक मर्मतको काम अहिले पनि चल्दैछ र सुबारीका साधनहरू पनि ओहोरदोहोर गर्न खुल्ला गरिएको हो। यस मार्ग अन्तर्गत भीमफेदीदेखि बाटो कुलेखानीसम्मको 15 किलोमिटर सडक मर्मत गर्ने र बाटो फराकिलो गर्ने कामका लागि सडक बन्द गरिएको थियो। यो कामका लागि डिभिजन सडककारले हेटौडाले 2,65,37,000 रुपियाँमा सपना निर्माण सेवालाई जम्मा दिएको छ। रौतहटको सिम्र भवानीपुरबाट गस्ती टोलीले चिरेको काठसहित एक ट्रक नियन्त्रणमा लिएको छ। ट्रक नियन्त्रणमा लिने क्रममा वन गस्ती टोलीले 35 राउन्ड गोली फायर गरेको थियो। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विद्येश्वर यादवको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो। धनसार जङ्गलमा सिरान काठ लोड गरी भाग्न थालेपछि वन गस्ती टोलीले नियन्त्रणमा लिनका लागि फायरिङ गरेको यादवले बताउनुभयो। NA2K5461 नम्बरको ट्रक लोड गरी राजमार्ग हुँदै भागेपछि सिम्र भवानीपुरमा आएर आफूले नियन्त्रणमा लिएको यादवले बताउनुभयो। बरामद गरिएको कार से ट्रकलाई वनकार्यालयमा राखी थप अनुसन्धान भइरहेको वनकार्यालयले सुनाएको छ। सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकलमा रहेका 2 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हिटहरी 5 मा 16P4662 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री 71 वर्षकी टङ्कदेवी नेपालको स्यान गएको हो। नेपालको उपचारको क्रममा बिपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले सुनाएको छ। त्यस्तै मोटरसाइकल चालक हाँसपोसा 3 का सञ्जय चौधरी र पछाडि बसेका हाँसपोसा 5 का अरुण चौधरी गम्भीर घाइते भएका छन्। घाइतेको बिपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सुनसरी प्रहरीले सुनाएको छ। अब पालु अर्पण सुनावासको अर्पण सुनावासमा हाम्रो प्रश्न छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई गैर कानुनी रूपमा पदमुक्त गरिएकोमा युवा तथा खेलकुद मन्त्रीको कदम विरुद्ध लामा सर्वोच्च अदालत जान लागेको प्रति तपाईँको विचार के छ? ए न्यायको खुसी होला, बे अर्थ नवर्थ गोविन्द गाई, सी कहीँ नभएको छात्र हाँडी गाउँमा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44, 55 वा 45, 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन नौबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63-0063, मोबाइल नंबर 98551-7743। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुकहरूले नाइजेरियाको सशस्त्र समूह बोको हराम विरुद्ध युद्धको घोषणा गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा भएको अफ्रिकी नेताको बैठकले बोको हराम विरुद्ध युद्धको घोषणा गरेको छ। मुलुकको उत्तर पूर्वी क्षेत्रमा बोको हरामले 223 जना छात्रलाई अपहरण गरी बन्धक बनाएपछि अफ्रिकी मुलुकले कडा कदम चाल्ने घोषणा गरेका हुन्। बैठकमा भएको सहमति अनुसार बोको हराम विरुद्ध गोप्य सूचना संकलन गर्ने, सीमामा निगरानी बढाउने, चाडताल को वरिपरि सेना परिचालन गर्ने र कुनै पनि खतरनाक अवस्थाको सामना गर्नका लागि क्षमता विकास गरिने नाइजेरियाका राष्ट्रपति जोनाथन गुडलकले बताएको समाचारमा उल्लेख छ। बैठकमा सहभागी चाडका प्रतिनिधिले अब बोको हराम विरुद्ध पूर्ण रूपमा युद्ध हुने बताएका छन्। फ्रान्सका राष्ट्रपति फ्रान्सिस्को होल्यान्डको पहलमा बोलाइएको बैठकमा बेलायत, अमेरिका र युरोपियन युनियनका प्रतिनिधि सहभागी थिए।